एउटा मान्छे माया गर्छु भन्छ, सँगै बाँच्छु अनि सँगै सँगै मर्छु भन्छ। छ एउटा मान्छे माया गर्छु भन्छ, सँगै बाँच्छु अनि सँगै सँगै मर्छु भन्छ। यति धेरै ख्याल गर्छ म त छक्कै पर्छु, यति धेरै ख्याल गर्छ म त छक्कै पर्छु। छ एउटा मान्छे माया गर्छु भन्छ, सँगै बाँच्छु अनि सँगै सँगै मर्छु भन्छ। यति धेरै ख्याल गर्छ म त छक्कै पर्छु, ऊ पनि त साथ हुँदा दङ्गै पर्छु भन्छ। चाहियो संयोजुनी त्यो हो, संयोजुनी पाउन सकिन्छ सकिन्न, यो जुनी सहजुरैलाई हो। एकै जुनी बाँचु मिठो माया साँचु, किन चाहियो संयोजुनी त्यो तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे, तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे। हो संयोजुनी पाउन सकिन्छ सकिन्न, जुनी त तिमीलाई नै भो। तिमी यसै गरी प्रेम गर्छौ, म यसै गरी प्रेम गर्छु, र त अचेल जिन्दगी जिन्दगी जस्तै लागिरहेछ मलाई। एउटा सुनसान करिडोरबाट अघि बढिरहेथ्यो मेरो जिन्दगीको यात्रा। नारी अवस्थाएको मेरो जीवनमा जसै तिमी आयौ, यस्तो लाग्यो जिन्दगी अध्याय अध्यायमा विभाजित भएको हुँदो रहेछ। एक अध्याय सकिँदैमा सधैँभरि रोएर मात्रै बस्नुपर्छ भन्ने पनि त होइन रहेछ। अगाडि बढियो भने झनै उपयुक्त पात्रहरू जिन्दगीमा जोडिन आइपुग्दा रहेछन्। मैले मुना मदन, लैला मजनु, रोमियो जुलियट धेरै धेरैको कथाहरू पढेको छु। ती कथाहरू पढेको छु र त मलाई लाग्छ उनीहरू जस्तै त छौँ हामी पनि, उनीहरू जस्तै त एक अर्कालाई प्रेम गरिरहेका छौँ हामी पनि। अचेल यस्तो लाग्छ सधैँभरि तिम्रै नजिक बसेर तिमीलाई नै माया गरिरहन पाए अरू केही चाहिँदैन, अह केही चाहिँदैन अरू, यदि साथमा तिमी रहन्छौ भने। तिम्रो मायाको जगमा उभिएर जे पनि सफल बनाउन सक्छौ भन्ने लाग्छ हिजो आज। हिजोसम्म देख्थे अरूहरूको जोडी, अरूहरूको मनको मान्छे, कुनै दिन यसै गरी कोही त होला नि मेरो पनि भन्ने लाग्थ्यो। आज त्यही दिन भोगिरहेछु म, र यो दिन औसत दिन भन्दा बिल्कुल फरक छ। कति हो कति गुना खुसीमय छ यो दिन। यदि कोही मलाई मनको इच्छा सोध्छ भने म कति पनि विलम्ब नगरी भन्ने थिएँ तिमीसँग अरू पनि धेरै धेरै जुनी बिताउन पाऊ, तिमीसँगको साथ भए अरू त के नै पो चाहिएला र मलाई। सधैँ नजिक हुने मान्छे टाढा हुँदा गाह्रो हुन्छ, नजिक हुँदा पनि साँच्चै छाडा हुँदा गाह्रो हुन्छ। सधैं नजिक हुने मान्छे टाढा हुँदा गाह्रो हुन्छ, नजिक हुँदा पनि साँच्चै छाडा हुँदा गाह्रो हुन्छ। दौतरीले ईर्ष्या गर्छन्, कुरा काट्छ दुनियाँले, यसरी त माया झनै गाढा हुँदा गाह्रो हुन्छ। मैले पढेको थिएँ अकबर र बिरबलको कथा। बिरबल साह्रै चलाख मन्त्री अनि अकबर चाहिँ उनको राजा। जस्तो समस्याको पनि बिरबलले समाधान दिने भएपछि एक फेर अकबरले अलि अप्ठ्यारो काम दिनु पर्यो भनेर बोलाएछन्। जसै बिरबल उनको अघि हाजिर भए अनि अकबरले आदेश दिएछन्, एउटा त्यस्तो वाक्य भन जसलाई सुखमा पढ्दा दुःख लागोस्, दुःखमा पढ्दा खुसी लागोस्। काम गाह्रो थियो, एउटै वाक्यले खुसी र दुःखको दोहोरो अर्थ कसरी बोल्न सक्छ, कसरी तयार गर्ने त्यस्तो वाक्य, साँच्चै काम गाह्रो नै थियो। तर हवस भनेर बिरबल त्यहाँबाट फर्किएछन्। राजालाई विश्वास थियो कि बिरबलले त्यस्तो वाक्य बनाउनै सक्दैन, त्यसैले अब बिरबल केही दिन दरबार आउने छैन र धेरै पछि आफ्नो असफलता सुनाउन आइपुग्नेछ र माफी माग्दै मैले सकिनँ भन्नेछ भन्ने सोचेका थिए अकबरले। तर ठिक विपरीत, बिरबल त भोलिपल्ट दरबारमा हाजिर भए र राजाको अगाडि उभिएर आफूले त्यो वाक्य तयार गरेको बताए। राजा छक्क परे र त्यो वाक्य सुनाउन भने। बिरबलले सुनाए त्यो वाक्य, जुन वाक्य सुखमा पर्दा दुःख लाग्ने र दुःखमा पर्दा खुसी लाग्ने हुनुपर्ने थियो। त्यो वाक्य थियो पनि त्यस्तै। त्यो वाक्यमा बिरबलले लेखेका थिए, यो समय पनि त बितेर जान्छ। हो, त्यही लेखेका थिए उनले, यो समय पनि त बितेर जान्छ। दुःखमा परेको बेला यो समय पनि त बितेर जान्छ भन्ने पर्दा खुसी लाग्थ्यो, भोलि सुख त मिलिहाल्ने नै रहेछ नि, यो दुःख त हटिहाल्छ नि एक दिन भनेर। अनि खुसी भएको बेलामा यो समय पनि त बितेर जान्छ भन्ने पढ्दा दुःख लाग्थ्यो, भोलि यो खुसी गइहाल्छ अनि त्यो फेरि दुःखै त आउने हुने भनेर। मैले यो कथा किन जोडेँ भने आज म खुसी छु, धेरै खुसी छु, कारण तिमीलाई पाएको छु मैले। तर जब बिरबलको त्यही वाक्य सम्झिन्छु, यो समय पनि त्यो बितेर जान्छ भन्ने वाक्य, अनि एक खाले दुखी पो हुन्छ मन, कतै भोलि तिमीबाट टाढिनु पर्ने त होइन भनेर। सधैँ यस्तै माया होस्, छुट्नु नपरोस्, झर्याम झुरुम सिसासरी फुट्नु नपरोस्। सधैँ यस्तै माया होस्, छुट्नु नपरोस्, झर्याम झुरुम सिसासरी फुट्नु नपरोस्, हेरिरहन पाऊ सधैँ जसो गरी आज पाछु, अस्तित्व नै गुम्नु गरी, अस्तित्व नै गुम्ने गरी टुट्नु नपरोस्, सधैँ यस्तै माया होस्, छुट्नु नपरोस्। लाग्छ तिम्रै माया छुट्नु परे मरी जान्छु नि, ए संसारमा सबभन्दा लाग्छ तिम्रै माया छुट्नु परे मरी जान्छु नि, ए नभन न त्यसरी, मुटु हाम्रो एउटै जीवन समर्पण गरी। हो आँखा भित्र राख्छु भन्छौ, मुटु भित्र राख्छु भन्छौ, देवी देवता भाकल गर्छु सधैँभरलाई माग्छु भन्छौ। आँखा भित्र राख्छु भन्छौ, मुटु भित्र राख्छु भन्छौ, देवी देवता भाकल गर्छु सधैँभरलाई माग्छु भन्छौ। सोच्या थिइन यति धेरै माया गर्ने भेट्छु भन्ने, आइपरे जन्म गर्ने एक झमटमै त्याग्छु भन्छौ। सिआइएनमा सोमबार यसै बेला आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। एकै फेर भए पनि सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। प्रेम गर्नेहरूले प्रेम गरेको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै सँगै बस्नु भएको तपाईँ, कतै टाढा बस्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। देश दुखेको बेला मनको कुरा गर्न आइपुगे सारथी सुनिल राज भारतसँगै। हेरिरहँ भन्छ यो मन तिमीलाई वरिपरि, जब टाढा हुन्छौ अनि सम्झिरहन्छ घरिघरि। हेरिरहँ भन्छ यो मन तिमीलाई यस वरिपरि, जब टाढा हुन्छौ अनि सम्झिरहन्छ घरिघरि। हामी सँगै हुन्छौ हुन्नौ के पो भन्न सकिन्छ, र फेरि पनि तिमीलाई आफ्नो बनाउनु छ कसै गरी। नमस्कार, सुस्वागतम। कार्यक्रम हो बहकिने मन, सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन। यो सिसा वारीपट्टि बन्द कोठाभित्र, यो झ्यालडोका ड्याम्म थुनेर सिसा वारीपट्टि म महावीर विश्वकर्मा छु, अनि यो सिसाबाट पारिपट्टि चाहिँ मैले देख्ने गरेर बस्नु भएको छ सुनिल राज भारत, जो यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउनका लागि तल्लीन हुनुहुन्छ। बहकिने मन प्रेम विषयमा आधारित रेडियो कार्यक्रम, साहित्यको मुक्तक विधालाई हामीले अँगालेका छौँ। तपाईँले फोन सम्पर्कमा आएर हामीले उठाउने विषयमा विचारसहित आफ्नो मुक्तक राख्नुहुनेछ, र तपाईँको मुक्तक मुक्तकमै फर्काउने, त्यो जवाब फर्काउने प्रयत्न म गर्नेछु। प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाएदेखि अरू केही पनि चाहिँदैन जस्तो किन लाग्छ होला, आज हामी यो विषयमा कुरा गर्छौँ। तपाईँले पनि त्यो महसुस गर्नुभएको होला, या हिजो त्यस्तो महसुस गर्नुभएको थियो होला, यदि उसलाई मैले पाएदेखि चाहिँ मलाई अरू केही पनि चाहिन्थेन। सँगै बसेको मिल्ने साथीलाई पनि यदि आफूले मन पराएको मान्छेले यो कुरा चाहिँ उसलाई नभनाई भन्यो भने, तपाईँ सँगै भएको एकदमै एउटै थालमा खाएर हिँड्ने, एउटै ओछ्यानमा सुत्ने साथीलाई पनि त्यो कुरा बताउनुहुन्न, किनकि त्यति धेरै महत्त्वपूर्ण व्यक्ति चाहिँ त्यो व्यक्ति भइदिन्छ जसलाई तपाईँ प्रेम गर्नुहुन्छ। किन अरू कोही पनि चाहिँदैन जस्तो लाग्छ, अरू केही पनि चाहिँदैन जस्तो लाग्छ आफूले माया गरेको मान्छे पाउँदाखेरि चाहिँ। महिला साथीहरू 01-5260-46 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 01-5260-761 नम्बर डायल गरेर आउनुहोला। अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रो लिङ्गी भन्न रुचाउनुहुन्छ, उहाँहरू जुनसुकै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। महिला साथीहरू 01-5260-646, पुरुष साथीहरू 01-5260-761, अनि समलिङ्गी तथा तेस्रो लिङ्गी साथीहरू यी दुईमध्ये जुनसुकै नम्बर प्रयोग गरेर आउनुहोला। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोटाङ फेरीबाट सुमन स्याङमा, हाल चाहिँ मोरङबाट। ए, मोरङमा हुनुहुन्छ सुमनजी। हजुर। अनि सुमनजी, प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाएँ भने चाहिँ अरू मलाई केही पनि चाहिँदैन भन्ने त्यस्तो किन लाग्छ होला हामीलाई? मलाई लाग्छ होइन, दुई मुटु एक भइसकेपछि अरू केही चाहिँदैन। दुई मुठु एक भइसकेपछि अरू केही चाहिँदैन, त्यो जब यो दुई मुठु एक हुने प्रक्रिया हुन्छ, यसले चाहिँ निकै ठुलो खुसी दिएको हुन्छ मान्छेलाई, होइन? यही हो कुरा, तपाईँले पनि मजाले भन्नुभयो। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हजुर, म मुक्तक सुरु गर्छु है त। हुन्छ। माया देखाएर अनि सँगै भर देखाएर, र सपनाको सुन्दर घर देखाएर, माया देखाएर अनि सँगै भर देखाएर र सपनाको सुन्दर घर देखाएर हामी पनि यस्तै बनु भन्थ्यौँ। मलाई चौतारीको जोडी पिपल भर देखाएर, चौतारीको जोडी पिपल भर देखाएर। मायाको एउटा सुन्दर घर बनोस् भन्छु, मायाको एउटा सुन्दर घर बनोस् भन्छु, त्यस्तै घर मिली मिली सहर बनोस् भन्छु। मायाको एउटा सुन्दर घर बनोस् भन्छु, त्यस्तै घर मिली मिली सहर बनोस् भन्छु। त्यही सहरमा बस्ने तपाईँको त्यो परिवारमा, त्यही सहरमा बस्ने तपाईँको त्यो परिवारमा मायाले नै एकअर्काको भर बनोस् भन्छु, मायाले नै एकअर्काको भर बनोस् भन्छु। उहाँ गइसक्नु भएको छ, अरू साथीको पर्खाइमा छौँ हामी। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? दाङबाट गीता खड्का। दाङ कुन ठाउँ गीताजी तपाईँको? दाङ धनरी। ए, अनि गीताजी, प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाए भने चाहिँ अरू केही पनि चाहिँदैन मलाई भन्ने किन लाग्छ होला? अब संसारै भुलेर आफ्नो मायालाई रोजिएको हुन्छ अनि त्यही चिज पाउँदाखेरि संसारै पाए जस्तो लाग्छ होला अनि सबैभन्दा सुखी मै छु जस्तो लाग्छ होला। उसलाई पाउनको लागि संसारै भुल्ने त्यो प्रक्रिया चाहिँ अवलम्बन गरेको हुन्छ है, अरू सबै नगर्ने हुन् उनै प्रधान हो भन्ने यस्तो हुन्छ। तपाईँको मुक्तक सुनाउनु सब। हजुर है। धेरै पछि यस माफन लायो महावीर, धेरै पछि यस माफन लायो महावीर, बहकिने मनले मुटु खायो महावीर, तिम्रो साथ छोडेर अनायासै हराउँदा, तिम्रो साथ छोडेर अनायासै हराउँदा, आजसम्म अन्धकार छायो महावीर, धेरै पछि तिम्रो यथेमा फोन लायो महावीर, बहकिने मनले मुटु खायो महावीर। धेरै पछि भए पनि आउनु भए खुसी लाग्यो, धेरै पछि भए पनि आउनु भए खुसी लाग्यो, विचारसँगै अनि मुक्तक सुनाउनु भए खुसी लाग्यो। धेरै पछि भए पनि आउनु भए खुसी लाग्यो, विचारसँगै अनि मुक्तक सुनाउनु भए खुसी लाग्यो। सबै सबैलाई बहकाउने यो महावीरलाई, सबै सबैलाई बहकाउने यो महावीरलाई, आज तपाईँले नै बहकाउनु भए खुसी लाग्यो, आज तपाईँले नै बहकाउनु भए खुसी लाग्यो। नमस्कार, सुटिन्छु। प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाएदेखि अरू केही पनि चाहिँदैन भन्ने किन लाग्छ होला हामीलाई? त्यो तपाईँले नै महसुस गर्नुभयो होला कुनै समय, तपाईँको साथीले महसुस गर्नुभयो होला, तपाईँ म हामी सबैले महसुस गरेको कुरा, किन उसलाई चाहिँ पाएँ भने अरू कोही पनि चाहिँदैन भन्ने लाग्छ। 0152 60 646 महिला साथीहरू अनि पुरुष साथीहरू 0152 60 761 समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायका साथीहरू जुनसुकै नम्बर प्रयोग गरेर आउनुहोला। म केही विचार लिउँ भन्ने लागिरहेको थियो, फोन सम्पर्क कोही आइसक्नु भएको छ। हेलो, हेलो हजुर दाइ, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म दाङबाट हो, प्रतीक्षा पुन मगर। ए, दाङबाट आउनुभयो। दाङ कुन ठाउँ प्रतीक्षाजी तपाईँको चाहिँ? मेरो सौरियार गाविस हो। ए, अनि आजको विषयमा तपाईँको विचार के छ? विचार भन्नुपर्दा त एकदम सबैभन्दा ठुलो कुरा विश्वास हो, जसलाई माया गरिन्छ उसलाई विश्वास गरिन्छ, त्यसैले नै ऊ भए नै सबै थोक पुग्छ भन्ने जस्तो लाग्छ भन्ने। विश्वास हो, त्यो विश्वास चाहिँ एकअर्कामा बढी हुन्छ, यताको विश्वास उता बढी, उताको विश्वास यता बढी है। हजुर एकदमै। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हर्के बिर्खे जस्ता कैयन नाम हराए, खेतीपाती वनपाखाका काम हराए, हर्के बिर्खे जस्ता कैयन नाम हराए, खेतीपाती वनपाखाका काम हराए, हप्तै पिच्छे फेर्दै हिँड्दा प्रेमी र प्रेमिका, हप्तै पिच्छे फेर्दै हिँड्दा प्रेमी र प्रेमिका, मुना मदन रोमियो तमाम हराए, हर्के बिर्खे जस्ता कैयन नाम हराए, खेतीपाती वनपाखाका काम हराए। जब एक्ले धेरैलाई मन पराउन सक्छ, जब एक्ले धेरैलाई मन पराउन सक्छ, त्यति बेला चोखो प्रेम हराउन सक्छ, जब एक्ले धेरैलाई मन पराउन सक्छ, त्यति बेला चोखो प्रेम हराउन सक्छ। तपाईँले भने जस्तै माया खोज्ने अभियानमा, तपाईँले भने जस्तै माया खोज्ने अभियानमा मर्ने बाँच्ने अनि पागल गराउन सक्छ, मर्ने बाँच्ने अनि पागल गराउन सक्छ। नमस्कार, छुट्टिन्छु। Thank you. प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाए अरू केही चाहिँदैन जस्तो किन लाग्छ होला? यो विषयमा तपाईँ तिनजना साथीसँग कुरा गऱ्यौँ, मसँग धेरै विचारहरू छन् फेसबुकमा प्राप्त भएका, म सरसर्ती सकेसम्म धेरै पढ्छु। साउथ युवराज लेख्नुहुन्छ, मान्छेको मन आत्मा खुसी सबै मन परेको वस्तुमा एकीकृत हुन्छ, त्यसैमा आनन्द आउँछ त्यसैले होला भनेर। सुस्मिता थापा लेख्नुहुन्छ, जसलाई मन मुटुमा सजाइन्छ उसलाई पाएपछि संसार जिते जस्तो लाग्छ होला त्यसैले भनेर। सुशील शरण ओली जिनाबाङ 8 रहमाई रोल्पाबाट लेख्नुहुन्छ, लभ इज लाइफ अर्थात् प्रेम नै जीवन हो भन्ने सोच मान्छेमा कसो कसो उब्जेको हुन्छ। जबकि कुनै प्रतिस्पर्धामा विजय भएपछि प्रतियोगीहरूले सानै उपहार पाए पनि आफ्नो सम्मानको उचित मूल्याङ्कन गरेर सधैँको लागि सम्झनालाई राख्दछन् भने झन् धेरैको बिचमा प्रेम गरेको मान्छेले पाउँदा संसार जितेको सबै थोक आफ्नो भए चाहिँ ठानेर होला भनेर। आभास कोयु राई लेख्नुहुन्छ, मन मस्तिष्कले हरपल हरक्षण उसैलाई सम्झिरहेको भइन्छ, सायद त्यसैले अरू कुरा भुलिदिन्छ होला। रिना साकी लेख्नुहुन्छ, मायामा रहँदा आफ्नो सारा संसार नै आफूले मन पराएको मान्छेको भन्ने लाग्छ त्यसैले होला। वन्दना शर्माको विचार छ, मन मुटुमा जताकतै आफूले माया गरेको मान्छे हुन्छ होला, त्यही भएर अरू केही चाहिँदैन जस्तो लाग्छ होला भनेर। सुमन स्याङ्बोको विचार छ, किनकि दुई मुटु एक हुनु नै चाहेको जति सबै पुरा हुनु हो। नवीना कार्की लेख्नुहुन्छ, प्रेम गर्दा एक अर्काको सहारा आफ्नो छ जस्तै लिएको हुँदो रहेछ, तसर्थ पनि प्रेम सबै थोक हो, यो भन्दा अरू केही चाहिँदैन जस्तो भावना आउँदो रहेछ। नयन शर्माको विचार छ, प्रेम आँखाले होइन हृदयले गर्छ, त्यसरी सायद मुटुमा भएको मान्छेलाई सधैँ आफ्नो समीपमा चाहन्छ। राज भण्डारी लेख्नुहुन्छ, यो संसार नै विश्वास र मायामा चलेको छ, सायद त्यसैले होला। बाबुराम बस्नेतको विचार छ, धादिङका हुनुहुन्छ, सल्यानकोट 4 धादिङ, आफूले माया गरेको मान्छे आफ्नो मुटु भन्दा प्यारो लाग्छ, तब आफ्नै मुटु पाउँदा पनि को चाहिँ खुसी हुन्न होला र। लालमणि जैसी लेख्नुहुन्छ, किनभने प्रेम सम्बन्ध भनेको यस्तो सम्बन्ध हो जहाँ आफ्नो प्रेमिका बाहेक अरू केही पनि चाहिँदैन जस्तो लाग्छ र मायाले सबै अन्य सम्बन्धहरूलाई भुल्न बाध्य बनाउँछ। सपना देवकोटाको विचार छ, संसारमा सबैभन्दा ठुलो कुरो नै माया हो, लभ भनेको नै माया, माया गर्ने मान्छे पाएपछि सबै पुरा हुने भएकोले नै यस्तो भएको होला भनेर उहाँ लेख्नु भएको छ। युवराज गहतराज बढेर नवलप्रासीका साथीको विचार लिन्छु म अन्तमा, किनभने मान्छेको समय अनुसारको चाहना हुँदो रहेछ अनि जीवन काट्नको लागि माया अनि त्यो मायामाथिको विश्वास चाहिन्छ, जुन कुरा त्यो सबै मायाभित्र नै पाइन्छ, कसैको चोखो माया अनि दुवै प्रतिको निश्चल विश्वास त्यसैले होला भनेर। सबै सबै तपाईँलाई धन्यवाद, कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई सबैलाई धन्यवाद र यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि, प्रेम सम्बन्धमा रहँदा आफूले माया गरेको मान्छे पाए अरू केही चाहिँदैन जस्तो किन लाग्छ भन्ने विषयमा आफ्नो विचार राख्दै अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। चाहिँदैन केही अरू तिमी भए पुगिहाल्छ, किन खोजौँ सुखहरू तिमी भए पुगिहाल्छ। चाहिँदैन केही अरू तिमी भए पुगिहाल्छ, किन खोजौँ सुखहरू तिमी भए पुगिहाल्छ। जब सँगै हुन्छौ अनि कति धेरै खुसी हुन्छु, दुनियाँ नै भुल्छु बरु तिमी भए पुगिहाल्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। Yeah.